शिरमा फूल लगाएर नाच्न भनी आएकी खाई खाई नानीको नाच गरिला खाई खाई नानीको नाच गरिला खाई खाई नानीको नाच गरिला खाई खाई नानीको नाच गरिला खाई खाई नानीको नाच गरिला दुनियाको घुइँचो लाग्यो तिम्रो नाच हेर्नलाई तो सारे रातै चोले सितारा छन् टलाला टलाला टल्कदै नाच भरिलाई टलाला टल्कदै नाच भरिलाई टलाला टल्कदै नाच भरिलाई टलाला टल्कदै नाच भरिलाई टलाला टल्कदै नाच भरिलाई सबले आँखा लाए कान्छी यही पातलो कमरमा मर कमरा भाच भरिला मरक मर कमरा भाच भरिला मरक मर कमरा भाच भरिला मरक मर कमरा भाच भरिला मरक मर कमरा भाच भरिला मिलेको जु मधुर बोली झुन्झै मुहार खसे खसला फरिया झरे झरला पसे गुरु गुरु उफ्रिँदै नाच भरिलै गुरु गुरु उफ्रिँदै नाच भरिलै गुरु गुरु उफ्रिँदै नाच भरिलै गुरु गुरु उफ्रिँदै नाच भरिलै गुरु गुरु उफ्रिँदै नाच भरिलै त्यसको बेला जम्मा भाका दुनिया को अगाड़ी। मरक मरक कमरा भाँचवारी लाई, मरक मरक कमरा भाँचवारी लाई, लाई मरक मरक कमरा भाँचवारी लाई, मरक मरक कमरा भाँचवारी लाई, लाई मरक मरक कमरा भाँचवारी लाई। किन मान्छौ लाजा शरम, नाच्न गाउन रमाउन ढल्की नाच्दा सुहाउने ढललला ढल्किँदै नाच भरिला ढल्किँदै नाच भरिलाई ढललला ढल्किँदै नाच भरिलाई ढललला ढल्किँदै नाच भरिलाई ढललला ढल्किँदै नाच भरिलाई। सबलाई लठ पार्छौ तिमी कम्मर भाँच्ने कलाले, मरक मरक कमरा भाँच भरिला, मरक मरक कमरा भाँच भरिलाई, लाई मरक मरक कमरा भाँच भरिला, मरक मरक कमरा भाँच भरिलाई, लाई मरक मरक कमरा भाँच भरिलाई। ठिटीहरू लठ पर्छन् तिम्रो नाच देखेर, लडे हात समाउने अननना घुमेर नाच भरिला, अननना घुमेर नाच भरिला, अननना घुमेर नाच भरिला, अननना घुमेर नाच भरिला, अननना घुमेर नाच भरिला। जले जलुन रिसले सानो हामीलाई बालै भएन, मरक मरक कमरा भाँच भरिला, मरक मरक कमरा भाँच भरिला, लाई मरक मरक कमरा भाँच भरिला, मरक मरक कमरा भाँच भरिला, लाई मरक मरक कमरा भाँच भरिला। डल्ले दाइले बादल ठोकी सबले गीत गाउँदा, तिम्रै बनारैछ नानु मैले धरती टेकेको बाजुन्जेल मातबर पर्छु मायाको बाजुन्जेल मातबर पर्छु मायाको बाजुन्जेल मातबर पर्छु मायाको बाजुन्जेल मातबर पर्छु मायाको बाजुन्जेल मातबर पर्छु मायाको घर परिवार सुखी राख्ने प्यारी बुहारी बनाउन खाली शिर आज नै भर्छु मायाको खाली शिर आज नै भर्छु मायाको खाली शिर आज नै भर्छु मायाको